नमस्कार, म नायक मुकेश ढकाल। यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण 104.5 MHz कार्यक्रम एक्सन कर्च। तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओस्, तिमीलाई रुवाई रुवाई बाँच्ने दिन न आओस्। तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओस्, तिमीलाई रुवाई रुवाई बाँच्ने दिन आओस्। तिम्रो माया भुलेर अरूसँग खुल्नु परे, बरु प्राणै जाओस् मेरो प्राणै जाओस्, बरु प्राणै जाओस् मेरो प्राणै जाओस्। सागरको मोती हैन, जुनको ज्योति हैन, मनभित्रको मिठो माया देऊ। आकाश हरे सहन्छु, दुखै परे सहन्छु, तर तिमी हुनुपर्छ मेरो। नमस्कार, सामुदायिक रेडियो रेडियो अर्पण 104.5 MHz सुनेर बस्नुहुने सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ। कार्यक्रम एक्सन कर्डको साथमा साथ दिनको लागि उपस्थित भइसकेका छौँ। सुन्दै गर्नु भएको आवाज उसागरको, अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्सोलबाट राजले गरिरहनु भएको छ। ओके, सामुदायिक रेडियो रेडियो अर्पण 104.5 MHz सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ। र कार्यक्रम एक्सन कटभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू, अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन्, चलचित्रकर्मीसँगको रमाइलो भलाखुसारीको साथमा साथ दिनको लागि हामी आउने गर्छौँ प्रत्येक साताको शनिबार बिहान 9 बजेको समाचारपछि करिब करिब 10 बजीसम्म। र गीत सुनिरहनु भएको छ यहाँले अर्जुन पोखरेलको सङ्गीत रहेको छ यो गीतमा, अनि स्वरूप राजा आचार्यको स्वर रहेको छ, र फिल्मको नाम रहेको छ स्टुपिड मन। र स्टुपिड मन अब रिलिजको लागि तयार भएर बसेको फिल्म हो, र दिवाकर भट्टराईले निर्देशन गरेको यस फिल्ममा लगानी गर्ने काम नीरज बरालले गरेका छन्। नीरज बराल सँगसँगै जीवन लोइटेललाई पनि हामीले सिनेमाको पर्दामा देख्न पाउनेछौँ एज अ नायकको हिसाबले। र अर्जुन पोखरेलले पछिल्लो समय राम्रा राम्रा गीतहरू चाहिँ दिँदै राखेका छन् नेपाली रजतपटमा, र सफल गीतहरूले चाहिँ दर्शक श्रोताको मन जितिराखेको अवस्थामा अर्जुन पोखरेलले नै फेरि पनि अब अर्को नयाँ फिल्ममा सङ्गीत भर्ने भएका छन्। उक्त फिल्मको नाम रहेको छ मेरो मान्छे, र मेरो मान्छेको कुराकानी गर्ने हो भने मेरो मान्छेलाई निर्माण गर्दैछन् इसगी भेटी अनि लफडा, दुईवटा फिल्म बनाइसकेका निर्माता नारायण खतिवडाले चाहिँ लगानी गर्दैछन्। र यो चलचित्रको भोलि काठमाडौँमा चाहिँ काठमाडौँको एक स्टुडियोमा गीत रेकर्डिङ हुँदैछ। यी नयन भयनी दुईवटा तिमी मात्र देख्छ एउटा बोलको गीतमा स्वर दिनुभएका छन् राज सिग्देल र मान्डवी त्रिपाठीले, र सङ्गीत रहेको छ अर्जुन पोखरेलको, र अर्जुन पोखरेलको यो सङ्गीतले अब के गर्छ उनी आफै भनिराखेका छन् र गीतको रचना रहेको छ दयाराम पाण्डेको र अब भोलि 10 बजे यो चलचित्रको यो गीतको गीत रेकर्डिङ हुँदैछ। अब यो गीतले के कस्तो चर्चा पाउने हो त्यो पनि हेर्न बाँकी छ र मेरो माछेको बाँकी कुराकानी गर्ने हो भने निर्देशक भने फाइनल भइसकेको अवस्था छैन र एकजना नायिका भने फाइनल भइसकेको छ र थुप्रै म्युजिक भिडियो सँगसँगै एउटा दुईवटा सिनेमामा काम गरेकी नायिका सगुन शाहीले चाहिँ एज अ सोलो हिरोइनमा चाहिँ यो सिनेमामा काम गर्दैछिन्। सगुन शाही प्रमुख नायिका हो यो चलचित्रको। अब कलाकारको अन्य कलाकारको परिचय गराउने हो भने नायिका बाहेक अन्य कलाकार फाइनल भइसकेको छैन र एउटा बिल्कुलै नयाँ अनुहारको नायकलाई चाहिँ डेब्यू गराउने प्लान गरिराखेका छन् कतिवटाले, अब हेर्न बाँकी छ। र नायक पनि फाइनल भइसकेको छैन, निर्देशक पनि फाइनल भइसकेको छैन, मात्र हिरोइन र गीत फाइनल भइसकेको छ र एउटा गीत भोलि रेकर्डिङ हुँदैछ र सङ्गीतकार अर्जुन पोखरेलको उक्त सङ्गीतले चर्चा परिचर्चा के कस्तो पाउने हो त्यो पनि हेर्न बाँकी छ र मेरो मान्छेलाई बेस्ट अफ लक हामी भन्नुपर्छ। यो जानकारीपछि अब हामी लागौँ मिसन 420 रमाइलो गीत सुन्नतर्फ र मिसन 420 अब प्रदर्शनमा आउन लागेको चलचित्र हो। असार 6 गतेबाट यो चलचित्र प्रदर्शनमा आउन लागेको छ। हामी गीत सुन्छौँ, गीतपछि कुराकानीको साथमा पुनः आउनेछौँ। ओके मिसन फोर ट्वेन्टीको गीत यहाँले सुनिरहनु भएको छ। असार छ गतिबाट प्रदर्शनमा आउन लागेको छ र चलचित्रलाई कुमार विष्टले निर्माण गरेका हुन्। दयाराम भाल निर्देशक हुन् भने पारप्रकाश लिम्बुको सङ्गीत सुन्न पाएछ सुमन सिंह, सृष्टि पौडेल, महिमा सिलवाल, सुनिल थापा, शेखर खनाल, निर्मल शर्मा लगायतको कलाकारको केन्द्रीय भूमिका रहेको छ। र कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा कुमार विष्ट हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्न लागेका छौँ। कुमारजी हजुर हार्दिक स्वागत छ यहाँलाई प्रोग्राममा। हजुर रेडियो अर्पण सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म कुमार विष्टको नमस्कार। ओके अब मिसन फर 20ले चर्चा परिचर्चा आफ्नो हिसाबले पाइराखेको छ, सामाजिक सञ्जाल, रेडियो, पत्र पत्रिका, टेलिभिजन सबैमा मिसन फर 20कै चर्चा परिचर्चा भइराखेको छ, किन होला यसको चर्चा परिचर्चा बिस्तारै बिस्तारै बढ्नुको कारण के मान्ने होला? होइन यो यो कारण चाहिँ के हो भनेदेखि एउटा अब चलचित्रै पहिलो कुरो त चलचित्रै राम्रो हुनु पऱ्यो, गीत सङ्गीत राम्रो हुनु पऱ्यो। अब मैले मात्रै राम्रो भनेर हुँदैन र दर्शकबिनहरूलाई पनि एउटा प्रुफ गर्ने ठाउँ के छ भनेदेखि यो चलचित्रलाई दयाराम दाहाल हाम्रो यत्रो हिट निर्देशक हुनुहुन्छ, उहाँले थुप्रै फिल्म उहाँको 37 फिल्म सुपर डुपर हिट भइसकेको छ। दर्शक र श्रोताहरूलाई यो कुरो थाहै छ, दयाराम दाहाल भन्ने बित्तिकै उहाँहरूले बुझिहाल्नुहुन्छ। अनि यो यो जुन यो मिडियामा जुन आज प्रचार प्रचारमा आएको कारण चाहिँ म एउटा रङ्गा पत्रकार पनि हुँ र राम्रो एउटा चलचित्र बनेको छ, त्यो कारणले सबै साथीभाइहरू जस्तो हजुरहरूले सबैले सहयोग गरिदिनु भएको छ र म आज एकदमै खुसी पनि छु र चितवनमा एकछिन सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म के भन्न चाहन्छु भनेदेखि यो एउटा राम्रो चलचित्र बनाइएको छ र यो चलचित्र अवश्य पनि एकचोटि गएर हलमा गएर हेरिदिनु होला। यो चलचित्रमा चाहिँ अलिकति नारी प्रधान भनेर जुन हामीले अलिक फोकस गरिराखेका छौँ, कारण के हो भनेदेखि यो साँच्चीकै नारीहरूमाथि हुने अत्याचारलाई चाहिँ हामीले चाहिँ यसलाई चित्रण गरेर आज हामीले नारी सामु चाहिँ जुन दर्शक सामु प्रस्तुत गर्ने जमर्को गरेको छौँ र छिट्टै यो असार 6 गतेबाट रिलिज हुँदैछ यो चलचित्र। हजुर असार 6 गतेबाट चलचित्र रिलिज हुँदैछ र चलचित्रको प्रचार प्रसारमा तपाईँ गजबले खटिरहनु भएको छ र चलचित्रले अब के कस्तो गर्ने हो त्यो अलिकति डर एक किसिमको पक्कै पनि लागेको छ होइन? एकदम मनमा अलिक कता एउटा खुसी जस्तो पनि कता मन हाँसेको जस्तो पनि भइरहेछ। अब चलचित्र यत्रो अब मेरो अलिक ठुलो बजेटको चलचित्र पनि हो यो मिसन 420 मिसन 420 भन्ने बित्तिकै अब दर्शकबिनहरूलाई अलि अब यसमा मेरो 3-3 हिरो नै हुनुहुन्छ, यत्रो बिग स्टारहरू जस्तो सुनिल थापा, राधाराम पौडेल यसमा कमेडी भन्नुहुन्छ भने त्यत्तिकै भरपूर कमेडी छ र यसको चाहिँ मेन कुरा चाहिँ के हो भने एउटा कथावस्तु नै राम्रो छ। दयाराम दाहाल भन्ने कथावस्तुमा आल्बम गर्नुहुन्छ, एउटा राम्रो हेरेर राम्रो प्रड्युसरहरू हेरेर अब खर्च गर्ने प्रड्युसर हुनु पर्यो, भोलि उहाँले इस्तेमाल गरेका टिमहरू पुर्याउने मान्छेहरू हुनु पर्यो, योभन्दा अगाडि भुवन किसीको टिम म तिमी बिना मरिहाल्छु, तथा साह्रै बिग्रिस बद्री, अर्जुन, अब यस्ता हिट हिट फिल्म उहाँको चाहिँ दर्शक सामु प्रस्तुत भइसकेको छ र म दर्शकहरूलाई दर्शक र श्रोताबिनहरूलाई म के भन्न चाहन्छु भनेदेखि र उहाँ दयाराम दाहाल भन्ने बित्तिकै उहाँले कहीँ ढाँट्नुहुन्न, उहाँले कसैलाई म जहाँ पनि जुनै पनि मिडियाबाट म यो चिज बोलिराखेको छु दर्शकबिनहरूलाई 2.5 घन्टा हलमा बसेर फिल्म हेर्दाखेरि एकदम भरपूर मनोरञ्जन हुन्छ र उहाँहरू चाहिँ कहीँबाट ठगिनुहुन्न, उहाँहरूले दिएको पैसा जुन हलमा गएर टिकट काटेर हेरेको पैसा एकदम भरपूर सदुपयोग हुन्छ उहाँहरूको र म दर्शकबिनहरूलाई के भन्न चाहन्छु भने पब्लिसिटी मार्फत बढेँ, म एफएम मार्फत बढेँ, जस्तो चितवनको म त एउटा चितवनको ज्वाइँ पनि हुँ र मलाई आज चितवनमा यसरी फिल्म लाउनु पाउँदाखेरि मलाई एउटा खुसी पनि लागेको छ र मलाई मैले एउटा आशा पनि राखेको छु र एउटा किनभने हाम्रै आफ्नै जिल्लाको म ज्वाइँ भएको कारणले गर्दाखेरि आज फिल्म चाहिँ उहाँ सामु ल्याउन सक्नु भने छिट्टैभन्दा छिट्टै नै उहाँ हलहल प्रदर्शन हुँदैछ। ओके अब मिसन फर 20मा हिरोनीलाई अलिकति हाइलाइट गरिएको हो प्रोमोमा, गीत सङ्गीतमा पनि हिरोनीलाई नै अगाडि राखेको छ, हिरोनीको कथा बोक्ने र हिरोनीले एउटा नारीको पात्रको रूपमा देखेकी छिन् र एउटा नारीकै कथा भएको कारणले गर्दा सबै कथाहरू चाहिँ नारीकै वरिपरि घुमिरहेको कारणले गर्दा चाहिँ अलिकति यहाँले चाहिँ हिरोनीलाई चाहिँ बढी फोकस गर्नुभएको छ होइन गीत सङ्गीतमा प्रोमोमा सबै ठाउँमा? हजुर हजुर होइन यस्तो छ, अब तपाईँको एउटा फिल्म बन्नलाई सम्पूर्ण चिज चाहिन्छ, हिरो पनि चाहिन्छ, हिरोइन पनि चाहिन्छ, अनि तपाईँको त्यसमा चाहिँ हाँसे पात्रहरू हुन्छ, अरू जुन सपोर्टिङ पात्रहरू हुन्छ, बाउ आमा सबैजना हुनुहुन्छ, यो यो फिल्म चाहिँ एउटा सम्पूर्ण घर परिवार एकै साथ बसेर हेर्न सक्ने चलचित्र हो र आज आज हामीहरूले नारीहरूमाथि जुन एउटा हुने अत्याचार मान्छेले के भन्छ भनेदेखि नारीलाई अत्याचार भनेपछि हत्या, हिंसा अनि दाइजो प्रथा अनि यौन शोषण मात्रै नारीहरूमाथि हुने शोषण हो भनेर भन्छ मान्छेहरूले, तर होइन, नारीहरू सबै आँखा आँखामा लुटिनुहुन्छ उहाँहरू, उहाँहरू आँखा आँखामा लुटिने, उहाँहरू लुट्ने मान्छे को छ भन्दाखेरि हामी जस्तै पुरुषहरू हो, हामी हामी पुरुषहरूको हाम्रो आफ्नो एउटा नारी चाहिँ आमा हुन् र नारी बहिनी हुन्, नारी दिदी हुन् र नारी नारी भन्ने बित्तिकै छोरी पनि हुन्छन्, र त्यो भएको हुनाले म हामी जस्तो पुरुषहरूले त झन् गएर हेर्नै पर्ने हामीबाट के गल्ती हुँदो रहेछ त नारीहरूमाथि, र नारीहरूले के एउटा कुरो उनीहरूले के कुरो चाहिँ चाहन्छन् नचाहिरहेछन् पुरुषहरूबाट भन्ने कुरा चाहिँ यो चलचित्रले देखाउने कोसिस गरिएको छ, र मलाई मलाई लाग्छ यो चलचित्र हेरेर हाम्रो सम्पूर्ण पुरुष साथीहरू पनि र महिला दिदीबहिनीहरू पनि साँच्चैकै आज मैले एउटा राम्रो चलचित्र हेर्ने मौका पाएँ, हो मबाट यस्ता गल्तीहरू हुँदा रहेछन् भनेर एउटा पुरुष साथीहरूले पनि यस्तो चिज गर्नु हुन्न हुने रहेछ र उहाँहरूलाई चाहिँ यो चिजले चाहिँ उहाँहरूको दिल दुख्ने रहेछ भन्ने कुराहरू चाहिँ पुरुष साथीहरूले पनि सिक्न सक्नुहुन्छ, र नारीहरूले पनि हामी हामी कसरी बस्नु पर्दो रहेछ, के रहेछ हाम्रो बस्ने चिजहरू, हामी कसरी हाम्रो हाम्रो अस्तित्व भनेको के रहेछ, नारी भनेको हामी के रहेछ, एउटा धरती माता नारीलाई धरती माताको रूपमा ल्याइन्छ, र नारीहरूलाई चाहिँ साँच्चीकै एउटा धरती माता सम्झिनुपर्छ, साँच्चीकै एउटा गहना हुन् नारीहरू भन्ने बित्तिकै एउटा गहना हुन् र यिनीहरूलाई गहनाकै रूपमा राख्नुपर्छ, र यिनीहरूलाई हामीले चाहिँ हेला होचो गर्नु हुँदैन, हामीले सकेसम्म कसैलाई कसैलाई राम्रो गर्नु सक्दैनौँ भनेदेखि नराम्रो पनि गर्नु हुँदैन, म सम्पूर्ण मेरो साथीहरू मेरो मलाई मलाई चिन्ने मेरो शुभचिन्तकहरू र आज रेडियो सुनेर बस्नुभएका श्रोताबिन्दहरू म सबैलाई एउटा अनुरोध गर्न चाहन्छु कि यो मिसन 420 चाहिँ एकचोटि हलमा गएर हेरेर साँच्चीकै नारीहरूमाथि के हुने रहेछ, हामीले के अत्याचार गर्दो रहेछौँ भन्ने कुरो चाहिँ यो यो चलचित्रमा देखाउने कोसिस गरिएको छ, र उहाँहरूले चाहिँ एकचोटि पक्कै पनि यो मिसन 420 मिसन 420 हलमा गएर हेरेर आफ्नो सम्पूर्ण अहिले नेपाल अझै राज्यभरि चल्दैछ यो मिसन 420 चाहिँ नेपालका अब राम्रो राम्रो हलहरू जस्तो अब मेरो चाहिँ काठमाडौँ बाहिर चाहिँ डिस्ट्रिब्युटर हुनुहुन्छ एभ्री कम्पनी, एभ्री कम्पनी भन्ने बित्तिकै यो कम्पनी चाहिँ यस्तो कम्पनी हो कि नेपालको सबै हलवालाहरू मिलेर नेपालको राम्रो राम्रो मेन मेन सिटीका हलहरू मिलेर उहाँहरूले खोलेको एउटा यो डिस्ट्रिब्युसन कम्पनी हो, र उहाँहरूले यो यो यो फिल्मलाई डिस्ट्रिब्युसन लिनुभएको छ, आज थुप्रै फिल्महरू चाहिँ रिलिज भइरहेको क्रममा पनि उहाँहरूले मेरो फिल्म छानेर यो फिल्म चाहिँ पक्कै पनि राम्रो हुन्छ र दर्शक सामु हामीले ल्याउनुपर्छ, र अहिले फिल्मको अवस्था अलिक खत्किरहेको अवस्थामा पनि यो चलचित्रले चाहिँ हामीलाई हललाई पनि केही टेवा पुग्छ र मैले पैसा कमाउँछु भन्ने हलवालाले पनि सोचेर आज डिस्ट्रिब्युटरहरूले पनि सोचेर यो चलचित्र चलाउने कतिवटा हलमा चल्छ होला त अब भन्नुहोस् त कतिवटा हलमा यो काठमाडौँको काठमाडौँ लगायत नेपाल अधिराज्यको हलहरूमा चल्दैछ, झन्डै झन्डै यो 60-70 हलमा चल्छ होला हजुर। ओके, अब 60-70 हलमा चल्दैछ, र अब यो मिसन 420 दयाराम दाहालले निर्देशन गरेको चलचित्र र दयाराम दाहालको प्याटर्नमा बनेको चलचित्र, जहाँ दुःखका कुराहरू, जहाँ रोमान्सका कुराहरू, गीत सङ्गीतका रमाइला पाचाहरू, कथावस्तुमा अलिकति भनौँ न मजबुत कथावस्तु होइन, स्क्रिप्टमा मजबुत, अब कलाकारको अभिनयमा चाहिँ राम्रा राम्रा कलाकारको चयन होइन, सबै एङ्गलबाट चाहिँ राम्रो बनेको छ सिनेमा, र यो सिनेमा एकपटक अवश्य पनि हेरिदिनुपर्छ होइन हजुर। एकदमै एकदमै म दर्शकबिनहरू मेरो श्रोताबिनहरूलाई म के भन्न चाहन्छु भने म पनि हेलो ओके, यतिखेर मैले कुराकानी गर्न लागिराखेको थिएँ कुमार विष्ट, र कुराकानीकै क्रममा अलिकति फोनमा डिस्टर्ब आएको छ र डिस्कनेक्ट भइसकेको छ, र कुमार विष्टले भने जस्तै चलचित्र राम्रो बनेको छ या छैन त्यो भने हेर्न बाँकी रहेछ, अब चलचित्र प्रदर्शनमा आउँछ असार 6 गतेबाट र त्यो दिन पछिको दिनहरूले चाहिँ बताउनेछ र सिनेमा कस्तो बनेको छ, र दयाराम दाहालले निर्देशन गरेका योभन्दा अगाडिका सिनेमाले राम्रो व्यवहार गरेर सफल रहेका थिए, अब यो सिनेमाले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ, र भोलि कार्यक्रमको हामी निकै अन्तिम चरणमा आइसकेका छौँ, र यिनै कुराकानी जानकारी सँगसँगै छुटिनुपर्ने हुन्छ, यति को साथको लागि तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कार्यक्रम एक्सन कोडबाट म सागर छुटिन्छु, हवस् त नमस्कार।